संगमा अलौना हो मरने पानी अर्को जुनी तिमलाई पाउना हो शिले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन माया गर्ने मुटुले हो निधारले हैन सुन माया गर्ने मुटुले हो निधारले हैन सुन माया गर्ने मुटुले हो निधारले हैन गर्ने मुटुले हो निधारले हैन डाको छोडी रुन मन छ रुन पाइन बाहेकारू सकरू न चाहिना डाको छोड़ी रू न मन छरू न पाइना तिमी बाहेकारू सकरू न चाहिना तिम्रो पीडा रुन यो धरतीमा म जन्मेको तिम्रै हुन ज्योतिषले भन्छ मेरो निधारमा तिम्रो नामै छैन माया गर्ने मुटुले हो निधारले हैन सुन गर्ने मुटुले हो निधारले हैन सुन माया गर्ने मुटुले हो निधारले हैन माया गर्ने मुटुले हो निधारले हैन माता तिम्रो साथले बाँचेको आफै हेर मेरो ओठमा तिमी हाँसेको सासले होइन माता तिम्रो साथले बाँचेको आफै हेर मेरो ओठमा तिमी हाँसेको मेरो आत्मा तिमी नै हो आत्मा फेरिन्न मुटु भित्र भएको माया हातमा हेरिन्न ज्योतिषले भन्छन् मेरो हातमा पनि तिम्रो नामै छैन माया गर्ने मुटुले हो हातले हैन सुन माया गर्ने मुटुले हो हातले हैन सुन माया गर्ने मुटुले हो हातले हैन